کوئی ایسا کام شروع کر دیں کہ بھول جائیں لوگ کیا کر رہے ہیں. غیبت سے بچنے کا سب سے آسان طریقہ, خود کو اتنا مصروف کر لیں نہ دوسروں کو سنانے کا ٹائم ملے اور نہ آپ کو سننے کا اور نہ آپ کو دوسروں کو سنانے کا, اور یہ یاد ہی نہ رہے کہ کس نے کس کے ساتھ کیا زیادتی کی. بعض لوگ اپنے آپ کو مظلوم سمجھتے رہتے ہیں, وہ بس وہ شکایتی لوگ ہوتے ہیں جن کا رویہ ہی زندگی میں شکایتی ہوتا ہے, جنہیں صرف کالی چیزیں نظر آتی ہیں. بڑا اچھا سوال کیا انہوں نے کہ بعض اوقات بچوں کو کچھ رشتوں کے بارے میں بتانا پڑتا ہے کہ وہ ان سے محتاط رہیں ورنہ انہیں نقصان پہنچ سکتا ہے زندگی میں. بات یہ ہے کہ ایسا عموماً سسرالی رشتوں کے ساتھ ہوتا ہے نا, ان کی ہمارے ساتھ نہیں بنتی نا, نند بھابھی کی نہیں بنی, ساس بہو کی نہیں بنی, لیکن یہ یاد رکھیں کہ وہ اپنے بچوں کے لیے بڑے مہربان ہوتے ہیں, خیرخواہ ہوتے ہیں. بعضوں کا شوہر بیوی کی نہیں بن رہی ہوتی, بیوی لے کے بیٹھ جاتی ہے بچوں کو باپ کے خلاف بھڑکانے, باپ لے کے بیٹھ جاتا ہے ماں کے خلاف بھڑکانے, اور بچے بیچ میں حیران پریشان ہوتے ہیں, اور ہر ایک یہی سمجھ رہا ہوتا ہے کہ یہ خیرخواہ ہو کر دوسرے کی شر سے بچانے لگا. ماں سے بچ کے رہنا, بڑی خراب ہے تمہاری ماں, یا باپ کے پاس نہ جانا. اب وہ بچوں کو سمجھ نہیں آتی کہ اب کدھر جائیں تو کدھر نہ جائیں. میں سمجھتی ہوں کہ اللہ نے بچوں کو بھی بڑی سمجھ دی, صبر کے ساتھ خاموشی کے ساتھ آپ معاملہ کرتے جائیں, بچوں کو اپنا اوپینین خود بنانے دیں. الا یہ مثلا مجھے ایک ای میل آئی کسی بچی کی, اسٹوڈنٹ کی, وہ کہنے لگی کہ بچپن میں وہ یہاں تھی, پھر امریکہ چلی گئی, پھر ابھی واپس آئی کسی کام سے. کہنے لگی کہ میں جب چھوٹی تھی میرے ماموں تھے, ایک مطلب محرم رشتے دار تھے, انہوں نے مجھ پر زیادتی کی کوشش کی, پھر ہم لوگ یہاں سے چلے گئے, لیکن آج تک میں نے یہ بات اپنی ماں کو نہیں بتائی, کسی کو نہیں بتائی. اب یہ کہ کسی کو تو پتا نہیں, بظاہر وہ بہت کائنڈ اور بڑے اچھے ہیں اور خاندان والے بھی ان کی بڑی عزت کرتے ہیں, لیکن مجھے وہ واقعہ بھولتا نہیں. اب میں کیا کروں, کیونکہ اب عید آ رہی ہے تو میری والدہ یہ چاہتی ہے کہ میں عید وہاں مناؤں انہیں رشتے داروں کے ہاں, کیونکہ باقی پیرنٹس وغیرہ تو باہر ہیں ہمارے کام. اب آپ مجھے بتائیں کہ میں اگر جاتی ہوں انہیں کے گھر دوبارہ, تو ایک تو یہ کہ مجھے پرانا حادثہ یاد آتا ہے, اگر نہیں جاتی تو قطع رحمی ہوتی ہے, ماں کی ناراضگی آتی ہے, مجھے ایسی صورت میں کیا کرنا چاہیے. اس میں یہ ہے کہ اس کو جو مشورہ دیا گیا وہ یہ کہ آپ ذکر تو کسی سے نہ کریں, جائیں اور خود محتاط رہیں کہ ان کو آئندہ ایسا کوئی موقع نہ ملے, قطع رحمی نہ کریں, کیونکہ صرف اس وجہ سے جو باقی رشتے دار ہیں ان سے بھی ملنا کٹ جائے گا. تو رشتہ داروں میں تعلق تو رہنا چاہیے, لیکن ایسے لوگ جہاں موجود ہوں ان سے محتاط بھی رہنا چاہیے. بچوں کو نہ صرف یہ کہ کسی خاص رشتہ دار سے بچنے کا سبق دیں, ان کو آن دا ہول اچھائی برائی کا فرق بتائیں, ان کے اندر ایک ایسا معیار پیدا کر دیں, ایک ایسا میزان پیدا کر دیں کہ وہ خود پہچانیں. مثلاً میں نے اپنی زندگی میں ایک اصول بنایا تھا کہ اپنے بچوں کو کسی کے بارے میں نے کچھ نہیں کہنا, چاہے اگر میرا زندگی میں کسی سے کوئی کلیش ہے بھی یا نہیں بھی, یہ کسی نے میرے ساتھ کوئی زیادتی کی یا نہیں کی, مجھے نہیں بتانا. بالکل ایک پلین ذہن کے ساتھ ان کو براٹ اپ کیا, لیکن میں نے دیکھا کہ جو ہی یہ سینسیبل ہوئے انہوں نے خود نوٹس لینا شروع کر دیا کہ فلاں شخص ہمارے گھر میں آتا ہے تو وہ دوسروں کی برائیاں کرتا ہے, وہ اچھا انسان نہیں. کیونکہ ان کو پتا تھا کہ غیبت کرنا بری بات ہے, جھوٹ بولنا بری بات ہے, کسی کا مذاق اڑانا بری بات ہے, لہذا اگر کوئی اور آ کے کر رہا ہے تو وہ فوراً ڈیٹیکٹ کر لیا انہوں نے کہ یہ کوئی اچھی بات نہیں ہے. تو بچوں کو اوور آل مثلا مردوں کے ساتھ کیسا معاملہ کریں, کس طرح ان سے بچیں, خواہ وہ رشتہ دار ہوں یا غیر ہوں یا کوئی بھی ہو, اگر آپ ایک بچی کے اندر یہ سینس ڈیولپ کر دیں کہ اس نے اپنے آپ کو پروٹیکٹ کرنا ہے, کسی مرد کے ساتھ تنہائی میں نہیں بیٹھنا, دوسرے کی نظروں کو پہچاننا ہے, دوسرے کے سٹائل کو انداز کو, تو پھر آپ کو کسی کو پن پوائنٹ کر کے نام لے کے یہ نہیں کہنے کی ضرورت, وہ تمہارا فلانا جو ہے نا رشتہ دار وہ بڑا ایسا ویسا ہے تو تمہیں اس کے پاس نہیں. ویسے ہی ایک اندر ڈیٹیکٹر جو ہے وہ اس کو اسٹرانگ کر دیں. نام لے کے کسی رشتہ دار کی برائی بچوں سے بھی نہ کریں, ہرگز نہیں, ورنہ بہت بری عادتیں ڈیولپ ہو جاتی ہیں, بچوں کا انٹرسٹ ہی صرف یہ رہ جاتا ہے. اچھا پھر کیا ہوتا ہے, مائیں بچوں سے جاسوسی کرواتی ہیں, ظلم ڈھاتی ہیں ان کی شخصیت, اچھا دیکھو دادی کیا کر رہی ہے, یا دیکھو پھوپھی کیا کر رہی ہے, کیا پکا ہے ادھر, فلاں کو دیکھنا, اچھا کون آیا تھا, سب بچوں کی پرسنالٹی کو مسخ کر دیتے ہیں. اور یہی چیزیں پھر بچے بڑے ہو کر بغیر آپ کے بتائے خود ہی کرنے لگتے ہیں, اور یوں جھگڑے کبھی ختم ہونے کا نام ہی نہیں لیتے. یہ کہہ رہی ہیں کہ जितने भी आज तक मेरी फ्रेंड्स रही हैं, मैंने देखा कि वो अपनी खालाओं की, नानी की बड़ी तारीफ करेंगी और दादी और फुफी वगैरह की बहुत बुराइयां करेंगी। ऐसा क्यों होता है? इसलिए कि हमारे माशरे में पहले दिन से ये नफरत बिठा दी जाती है, क्योंकि वो अपना क्लैश होता है ना एक, तो वो बचपन से ही हम बच्चों में डेवलप कर देते हैं, फिर वो अपने जहन से नहीं सोच पाते। और खास तौर पर खुदा के लिए कभी बाप से बदगुमान न करें बच्चों को, बाप कैसा भी हो, कभी अपनी लड़ाई में बच्चों को इन्वॉल्व ना करें, ये आपके बच्चों के लिए नुकसानदेह। आप अपने बच्चों पर जुल्म ढा रहे हैं उसका जहन पलूट करके, कि वो रिश्तों की मोहब्बत न जाने न सीखे। हो सकता है आपका शोहर आपके लिए अच्छा नहीं हो, अपने बच्चों के लिए बहुत अच्छा हो, तो बच्चों को लुत्फ लेने दें बाप की मोहब्बत का। अगर बच्चों को आप बताने शुरू हो जाएंगे ना कि फलां ऐसा है फलां ऐसा, तो बच्चे आपको भी मशकूक नजरों से देखेंगे कि हमारी अम्मा ही ऐसी है, और फिर माँ की कोई इज्जत नहीं रहेगी, माँ की बात नहीं सुनेंगे, माँ की कोई जो है ना अहमियत उनकी निगाह में नहीं रहेगी। जो बच्चे नेगेटिव थिंकिंग के साथ ब्रॉटअप होते हैं, फिर जब वो खुद अपनी अज़दवाजी जिंदगी में दाखिल होते हैं, तो वो एक वही इमेज रखते हैं कि शोहर तो अच्छे हो ही नहीं सकते और सारी दुनिया के मर्द बहुत बुरे हैं। ये बहुत अच्छा सवाल किया कि शोहर और बीवी के दरमियान चूंकि एक बहुत फ्रेंडनेस का रिश्ता होता है, इसलिए अमूमन ये समझ लिया जाता है कि ये दोनों तो दुनिया भर की बैठ के बुराइयां करें, कभी किसी को डिस्कस करें, क्योंकि फ्रेंकनेस जो है नहीं, इस फ्रेंकनेस का ये मतलब नहीं कि आप ऐसे औकात में के जहां कोई आपको सुन नहीं सकता देख नहीं सकता, तो आप गुफ्तगु का मौजू सिर्फ लोगों की बुराइयां रख लें, नहीं। वो एक सेइंग थी ना किसी की, स्मॉल माइंड डिस्कस पीपल, यानी इससे आपके जहन का अंदाजा होता है ना कि आपका अपना लेवल क्या है। बहुत से लोग गीबत इस तरह करते हैं कि साथ तौबा तौबा कहते जाते हैं। इसी को हजरत अली ने तौबतुल कज़्ज़ाबीन कहा था ना, हमको किसी शख्स से अजियत की हद तक तकलीफ पहुंचती है, ऐसे में रुजू इल्लाह तो होता है, लेकिन एक इंसानी फितरत के तहत दिल चाहता है कि अपने किसी गमगुजार दोस्त से भी डिस्कस करें, बस फिर किसी एक से ही डिस्कस कर लिया करें, ये नहीं कि आप जो रास्ते में मिल जाए उससे डिस्कस शुरू कर दें। और हर एक को गमगुसार भी ना समझा करें खुदा के लिए, हम हर एक को गमगुसार समझ लेते हैं और उसके सामने अपनी कहानी रखने लगते हैं और उल्टे जलील हो जाते हैं दूसरों की निगाहों में। इससे परहेज करें, इससे गम घटता नहीं बढ़ता। अच्छा एक और बात, शिकायतों की रेपिटेशन और शिकायतों के तज़किरे और शिकायतों की तकरार से कभी जिंदगी सुकून नहीं पा सकती। ये जितनी चीजें हैं ना, तजस्सुस हो, गीबत हो, ये सब क्या है, कूड़े के मुख्तलिफ ढेर। जिस कूड़े को समेट के किसी डब्बे में ही बंद कर दें और दबा दें, किसी गार्बेज में फेंक दें, उसको ज्यादा बेहतर है, कुछ हासिल नहीं होता। ठीक है, वक्ती तौर पर गम होता है, गुस्सा आता है, बस खत्म, फेंका, आगे चले। किसी ने सवाल पूछा है कि एज ए साइकाट्रिस्ट कुछ लोगों की बातें सुनना पड़ती हैं जो अमूमन गीबत में होती हैं, इसके बारे में क्या ख्याल है? बिल्कुल सही कहा आपने कि किसी मरीज की बातें सुनना तो मना नहीं, लेकिन जो चीज मना है कि सुन के आगे कोट नहीं करें। मसलन अगर माँ और बेटी एक ही डॉक्टर की मरीज हैं, तो ये नहीं कि बेटी जो बातें माँ के खिलाफ बता के गई है वो माँ के आने पर उसको बता दी जाए, और जो माँ कह के गई है बच्चों की शिकायत वो बच्चों के आने पर उनको पहुंचा दी जाए, तो इस तरह से सब इलाज हो गया। इसी तरह जैसे चुगली के बारे में हमने पढ़ा कि इससे ताल्लुकात खराब होते हैं, तो अगर किसी शख्स के पास आप बैठे हैं और वो किसी के बारे में आपको कुछ कह रहा है, तो आप कोशिश करें कि वो बात फिर उस तक ना जा पहुंचाए, क्योंकि स्टिमुलस और रिस्पॉन्स के बीच में जो वक्फा है और जिसमें आप बेहतर डिसीजन ले सकते हैं, जो दरअसल इंसान का इख्तियार है, उसमें बहुत सी चीजें ऐसी भी होती हैं जो हमारी रोजमर्रा जिंदगी में वक्ती तौर पर जज्बात में आकर हम कुछ फैसले कर बैठते हैं, फौरी तौर पर रिस्पॉन्स दे देते हैं। अगर हम फौरी जवाब देने से परहेज करें तो नतीजा क्या होगा कि वो जो बीच का वक्फा है वो हमसे बेहतर फैसला करवाएगा, अगर वक्ती तौर पर खुद को कंट्रोल कर लें। बाज़ोकत हम एक बात सुनते हैं किसी, फौरन आगे पहुंचाते हैं। अच्छा, करने वाला भी भूल चुका होता उसने की, लेकिन जिस तक पहुंची वो हमेशा के लिए बदगुमान हो जाता है उससे जिसने उसकी बुराई की, और इस तरह ताल्लुकात बहुत खराब होते हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मेरे सहाबा में से कोई एक दूसरे की बात मुझ तक ना पहुंचाया करे, यानी शिकायतें लगाना जिसको कहते हैं ना, शिकायतें मत लगाया करो, क्योंकि मैं ये पसंद करता हूं कि जब मैं तुम लोगों के पास आऊं तो मेरा दिल سب کی طرف سے صاف اور بے روک ہو. اچھا اس میں یہ ہے کہ بعض چیزیں ایسی ہوتی ہیں کہ وہ پہنچانا ضروری ہوتی ہیں. اول تو ہمیں کیا کہا گیا ہے کہ نہیں انل منکر کرو. اگر تم دیکھ رہے ہو ایک شخص کو غلط کام کر رہا ہے تو بجائے جا کے شکایت لگانے کے کیا کرو, خود روکو اس کو. سمجھ رہے ہیں آپ میری بات؟ مثلاً آپ کے ساتھ بیٹھی لڑکی کچھ کر رہی ہے تو آپ کیا کرتے ہیں, ایک چٹ پہ لکھ کر مجھے بھیج دیتے ہیں کہ آپ ذرا فلاں رو میں دیکھیں وہ کیا کر رہا ہے. اچھا اب یہ کتنا لمبا پروسیس ہوا نا, ایک چٹ آپ نے لکھی, وہ کتنے لوگ ڈسٹرب ہوئے, وہ مجھ تک بات پہنچی, میرا سبق ڈسٹرب ہوا, یقیناً غصہ بھی آیا کہ یہ کلاس ہے اور یہ کیا ہو رہا ہے. تو یہ سب کچھ لمبی کہانی کرنے کے بجائے بہتر کیا تھا کہ جو چٹ آپ نے مجھے لکھی وہ لکھ کر اس کو دے دیتے, تو وہیں سے کام آسان ہو جاتا نا, کہ نہیں. اس میں سے ٹائم بچانے کے لیے اور کمپلیکیشن سے بچنے کے لیے کون سا طریقہ زیادہ آسان ہے؟ ڈائریکٹ کمیونیکیشن کر لینا. دیکھیں آپ نہ سوئیں, نہ کھائیں, یا کوئی بھی اور جو غلط کام آپ دیکھیں, اگر آپ زبان سے نہیں کہہ سکتے تو آپ کیا کر سکتے ہیں؟ لکھ کے دے سکتے ہیں. اگر آپ خود نہیں کسی کو دے سکتے تو آپ کسی کو دے سکتے ہیں کہ آگے پہنچا دیں اور وہ کہہ دے کہ یہ پیچھے سے کسی نے دیا ہے مثلا. ایک اور بات کہ جب آپ وہ لکھیں یا کہیں تو اس میں روڈ لینگویج استعمال نہ کریں, احساس ضرور دلائیں, کوشچن ریز کریں, کیا ایسا کرنا درست ہے, کیا ایسا کرنا ایمان کا متقاضی ہے, یا منافقت ہے, یا خیانت ہے, یا یہ کس کیٹیگری میں فال کرتا ہے ہمارا یہ عمل. یعنی سوال کر کے دوسرے کے ضمیر کو بیدار کریں. لیکن اسی میں کیا ہوگا, وہ نصیحت بھی ہوگی, اسی میں ملامت ہوگی, اسی میں سب کچھ ہو جائے گا. کسی نے لکھا ہے انما اشکو بثی و حزنی الی اللہ, غیبت سے بچنے کا اچھا طریقہ ہے. کسی نے لکھا ہے میری والدہ محترمہ کا بہترین شغل غیبت کرنا ہے, جب میں جواب میں اس شخص کی تعریف کروں تو اور زیادہ مجھ سے خفا ہوتی ہیں, اگر سنی انسنی کروں اور زیادہ توجہ نہ دوں تو اس پر بھی بہت برہم ہوتی ہیں. میں اکثر دل پر بھاری بوجھ لے کر ان کے پاس سے اٹھتی ہوں, غمگین ہوتی ہوں, پہروں روتی ہوں, جبکہ خدا جانتا ہے کہ میں نیک نیتی سے ان کے پاس جاتی ہوں, مجھے کیا کرنا چاہیے. یہ ایک بہت حقیقی مسئلہ ہے. بعض اوقات جب والدین بڑے ہو جاتے ہیں, دوسرے بچے ان کو پوچھتے نہیں, تو جو بچہ ان کے پاس جا کے بیٹھے وہ کیا کرتے ہیں, دوسرے بچوں کی برائیاں شروع کر دیتے ہیں. کیونکہ میں سمجھتا ہوں کہ بڑھاپے میں جو شخص خوش مزاج ہو وہ حقیقت میں اچھا انسان ہے. کیونکہ اکثر لوگوں کو دیکھا گیا ہے کہ بڑھاپے میں بہت زیادہ تلخ مزاج ہو جاتے ہیں, اور خصوصاً خواتین ان میں سے. کبھی بہوؤں کی برائیاں, کبھی بیٹیوں کی, کبھی بیٹے کی شکایتیں, کبھی شوہر کی, کبھی اس کی, کبھی اس کی, کیونکہ دنیا سے ایک مایوسی کسی کیفیت ہوتی ہے نا. اس پر کچھ ہمیں مزید حل سوچنا چاہیے کہ بزرگوں کے لیے کیا مصروفیات رکھیں, کیونکہ ڈر لگتا ہے نا کہ دنیا سے اب جانے کے دن قریب ہیں اور یہ مال لانے میں کیا بھر رہے ہیں. بعض اوقات کسی بوڑھے بیمار کو دیکھنے کے لیے جائیں, بہت تکلیف ہوتی ہے کہ اتنے تھوڑے دن باقی ہیں اور یہ محض لوگوں کی برائیاں کیے جا رہے ہیں, ستائے جا رہے ہیں یا کچھ. ایسے بزرگوں کے لیے کیا ہو سکتا ہے؟ یہ کہہ رہی ہے کہ ابراڈ میں والنٹیئرز بیٹھ کر ان کو کتابیں سناتے ہیں. ایک ڈاکٹر تھی, وہ کافی ایجڈ ہے, میرے خیال ابو 70 تو ہوں گی, تنہا رہتی تھی یہاں, بچے ان کے باہر تھے. اتنی اچھی مصروفیت اپنی بتائی کہ وہ جس کا پتہ چلتا ہے کوئی ضرورت مند ہے تو اس کے پاس جا کے بیٹھنا, ہسپتال لے جانا, ڈاکٹر کے پاس لے جانا, یعنی سوشل ورک کا ایسا چھوٹا چھوٹا کام انہوں نے اپنے لیے رکھا ہوا تھا. تو وہ کہتی ہیں کہ مجھے فرصت ہی نہیں یہ سوچنے کی کہ میرے بچے میرے ساتھ کیا کر رہے ہیں, اور جب میں اپنے بارے میں ترس کھاتی بھی ہوں کہ میرے ساتھ زیادتی ہو رہی ہے بچوں کی طرف سے, کیونکہ بڑے اور کچھ نہیں چاہتے, ایک کمپنی چاہتے ہیں, تھوڑی سی محبت اور توجہ چاہتے ہیں. تو کہتے ہیں کہ میں ہمیشہ ایسے مریضوں اور ایسے بوڑھوں اور ایسے بیماروں کو دیکھ کر حوصلہ پکڑتی تھی کہ نہیں, ان سے میں زیادہ بہتر حال میں ہوں. اصل میں بڑھاپا پھر بچپن کی طرف لوٹا دیتا نا انسان کو, جیسے بچوں کو کمپنی چاہیے ہوتی ہے. اگر کسی بچے کو آپ تنہا چھوڑ دیں, ختم ہو جائے, وہ زندہ ہی نہیں رہ سکتا. تو بالکل اسی طرح بوڑھوں کو بھی کمپنی کی ضرورت ہوتی, کیونکہ وہ یہ سمجھتے کہ شاید ہم دنیا میں بیکار ہو گئے اور ہماری اہمیت نہیں رہی. اور خصوصاً جو لوگ بہت اچھے اچھے اور بہت مصروف زندگی گزارتے ہیں, ان کو بڑھاپا اور تلخ ہو جاتا ہے جب وہ کام نہیں کر پاتے وہ جو کرتے رہے. مجھے کسی نے بتایا کہ اسکولوں میں پوچھا جاتا ہے کہ بچے دادا دادی کے پاس تو نہیں رہتے, کمبائن فیملی سسٹم تو نہیں. بڑی حیرت ہوئی مجھے یہ سن کر कि किसी स्कूल में बाकायदा ये पूछा जाता है एडमिशन देने के वक्त क्राइटेरिया बनाने के लिए, किसके अगर जुल्म है मुझे नहीं मालूम स्कूल कौन सा है कुछ, फिर आप कहें जी आप फलां स्कूल पर क्रिटिसाइज कर रही थी। मैं सिर्फ एक एक जनरल सा एटीट्यूड देख रही हूँ कि दादा दादी जो हैं जितने मेहरबान हो सकते हैं अपने बच्चों के लिए, जितनी वो मोहब्बत करते हैं शायद ही कोई करता हो। ठीक है बाजू का तो स्पाइल कर देते हैं कुछ, तो उसमें यह है कि दोनों तरफ डायरेक्शन देने की जरूरत है। अगर वो कहानियां सुना सकें, तरबियत कर सकें, काम बच्चों को लगाएं, तो एक बहुत बड़ी हेल्प हो सकती है। लेकिन मुश्किल ये है ना कि बुजुर्गों की भी बाजू का तरबियत नहीं हुई होती, वो अपने तरीकों पर चलते हैं। तो इन सारे मसाइल का असल हल ये है कि एजुकेशन को आम किया जाए। जब एक अच्छी बुनियाद पर बच्चे की तालीम होगी, बड़े की तरबियत होगी, बूढ़े की फिर बुढ़ापे में जाके, तो वो बुढ़ापा किसी को तकलीफ नहीं देगा। वो वहां बैठ कर भी दूसरों की खैरखाही करिए कोई ना कोई काम करते रहेंगे। अच्छा इसी तरह एक और मसला है कि शादी के बाद लोग, ये किसी ने लिखा है कि उनकी नेबर्स जो थी वो वेडिंग नाइट की डिटेल्स पूछती थी, तजस्सुस में जो बातें आती है ना, ये बिल्कुल सही इन्होंने कहा कि बहुत से लोगों को इस बात में बहुत तजस्सुस होता है और बाकायदा पूछती है, और खसूसन सहेलियां वगैरह और इस तरह के। आपको मालूम है कि इस्लामी लिहाज से शौहर और बीवी की तन्हाई की गुफ्तगू किसी दूसरे के सामने करना हराम है, जायज ही नहीं, और ऐसी बहुत सी चीजें खराबियां पैदा करती हैं। इसलिए उसको एक तो ये तो पूछना नहीं चाहिए, दूसरा कि अगर कोई पूछे तो हंस के टाल देना चाहिए, अवॉइड करना चाहिए, क्योंकि पूछना और बताना दोनों ही गुनाह है। फिर यह कि हर इंसान को अपना दुख सुनाते वक्त मालूम होता है किसी हद तक कि अगला क्या जवाब देगा, कैसा मशवरा देगा। बहनों को बताने का मतलब है कि वो आपको कहें कि तुम्हारे साथ तो बड़ा जुल्म हो रहा है, यानी इसमें बहुत एहतियात बरतें और ऐसे इंसान को चुने कि जो वाकई सिंसियर हो, महज इमोशनल रिलेशन की बिना पर आपकी हर बात में हाँ में हाँ ही ना मिलाता चला जाए। आपने जिक्र किया कि शौहर को अपने वालिदैन को पैसे देने से रोकना नहीं चाहिए। बाज़ औरतें पैसे देने से तो मना नहीं करती, लेकिन वालिदैन के साथ थोड़ा सा वक्त भी नहीं गुजारने देती। ये बिल्कुल सही कहा इन्होंने। और शौहर को सिर्फ अपनी और अपने बच्चों की मिल्कियत समझती, यानी एक औरत जिसने उसको जन्म दिया, पाला, सारी जिंदगी उसको पढ़ाया लिखाया, उसके लिए दुआएं मांगी, जब अपने पांव पर खड़ा हो गया, कमाने के काबिल हो गया, तो कोई और मालिक बन गया और वो मिलने भी ना दे, इससे बड़ा भी कोई जुल्म हो सकता है? जबकि माँ का हक जो है वो तीन गुना है। ज्यादा से ज्यादा क्या कर लेगा? अच्छा शैतान ये वसवसा डाले तो तुम्हारे खिलाफ बहकाएगी, ये होगा वो होगा, ऐसे वसवसों को झटक दिया करे। आप खुद अच्छे हो जाए, कोई किसी के खिलाफ नहीं बहका सकता। इसलिए कि अमल सबसे बड़ी गवाही है, महज बातों से किसी को प्लीज करने की। ये किसी ने एक बड़ा इंटरेस्टिंग वाक्य लिखा है कि मेरी फैमिली में खातून ने किसी शादी में अपनी बहू को पीछे से कुछ बुरा कहा और साथ में बुरा मुंह बनाकर हाथ से इशारा भी किया। इत्तेफाकन उस वक्त वो पूरा सीन वीडियो में रिकॉर्ड हो गया, क्योंकि उस वक्त वीडियो वाला इसी तरफ की फिल्म बना रहा था। अब जहां जहां वो फिल्म देखी जाती है तो सब लोग इस बात पर तबसरे करते हैं और उन खातून से सबका दिल बुरा हुआ है। क्या हम डरते नहीं कि हम सब की भी पूरा वक्त वीडियो बन रही है जो आखिरत में पूरी मखलूक के सामने दिखाई जाएगी? इस हशर के मैदान में लोग इंतजार में खड़े होंगे ना, तो वो क्या देखेंगे वहां खड़े हो? सबके अमान देखते जाएंगे। एक रिवायत में आता, रबी बिन खजीम से पूछा गया, आपने कभी किसी पर तनकीद नहीं की? उन्होंने जवाब दिया, अभी मैं अपने आप से मुतमइन नहीं हूँ, इसलिए दूसरों के बारे में कुछ नहीं कहता। अच्छा इसका ये मतलब नहीं कि आप किसी की गलती पर भी उसको एहसास न दिलाएं, या कोई गलत काम कर रहा है तो आप कहें कि चूंकि मैं खुद गलत काम करता हूँ इसलिए मैं दूसरों को नहीं मना करता। नहीं, अनिल मुनकर का जो फरीजा है ये अपनी जगह है। तनकीद न करें, लेकिन किसी की गलती का एहसास भी जरूर दिलाएं, ये उसके साथ एहसान है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, उनसुर अखा का जालिमन औ मजलूमन, अपने भाई की मदद करो खा वो जालिम हो या मजलूम हो। लोगों ने कहा कि मजलूम की मदद तो समझ में आती, जालिम की कैसे मदद करें? आपने फरमाया, उसको जुल्म से रोक कर। एक शख्स गलत काम कर रहा है और आप ये कहते हैं कि ये करता रहे क्योंकि मैं खुद भी करता हूं इसलिए मैं इसको क्यों रोकूं, तो उसमें यह कि खुद भी रुके और दूसरे को भी रोके। लेकिन महज बैठ के दूसरों को क्रिटिसाइज करते जाना, फुला ऐसा काम नहीं करता, फुला ऐसा है, फुला ऐसा है, और सिर्फ कंप्लेंट्स और कोई सजेशन नहीं। यानी एक रवैया ये भी होता है ना कि शिकायतें हम खूब करते हैं, नक्स खूब निकालते हैं, लेकिन मशवरा कोई नहीं देते। ये रवैया भी नुकसानदेह होता है, क्योंकि दूसरा शख्स सिर्फ शिकायतें सुनकर बेजार हो जाता है अगर आपको किसी से हमदर्दी है तो शिकायतों के साथ साथ मशवरे भी दें, तब आप सच्चे हमदर्द हैं और इससे आप दूसरे की इसलाह भी करेंगे और मसाइल भी हल होंगे। देखिए, अपने पास किसी मसले को हल करने का तरीका क्या है? शिकायतें करना, कीड़े निकालना, तनकीद करना, नक्स निकालना, ऐब दिलाना, या फिर जालिम होने के बावजूद दूसरे की मदद करना, इस तरह के उसे उस मुश्किल से निकलने में मदद दी जाए, उसका हल पेश किया जाए। वाकई आपने सुन रखा होगा कि एक किसी आर्टिस्ट ने कोई तस्वीर बनाई और किसी पब्लिक प्लेस पर लगा दी और उसके नीचे लिखा कि इस पर तनकीद करें, या कुछ ऐसा ही जुमला था। तो बेशुमार लोगों ने उस पर तबसरे किए। फिर अगले दिन उसने लिखा कि इस्लाह की तजावीज पेश करें और इससे बेहतर बना के दिखाएं। अपनी दुनिया में बैठ के दूसरों के काम पे तबसरे करना नहायत आसान है। लोगों की खामियां चुनना बहुत आसान काम है। किसी भी इंसान की कमजोरियां तलाश करना बहुत दिलपसंद मशगला है, लेकिन उससे बेहतर उस काम को करके दिखाना ये बहुत कम देखा गया। इसीलिए हमारा माशरा रहमा व बैनहुम नहीं बनता। मसलन कोई खाना बना कर लाता है तो हम कहते हैं कोई हाल नहीं इस खाने का, इसमें ये है, इसमें ये है, इसमें। जैसे आप घर जाते होंगे, जो कुछ पका होता होगा, अम्मा ने पकाया या कुक ने पकाया या किसी बहन ने पकाया या किसी ने, उसमें मुंह बसोरना, उस पर बातें बनाना, उस पर सब करना बहुत आसान है। लेकिन अगर आपसे कहा जाए कि आप इससे बेहतर बना के रखें और सुबह बना के रख जाया करें, हम में से कितने लोग वाकई बामल हैं? फिर यानी जहां भी शिकायत का मौका आए तो फौरन देखा करें हल क्या है, इसे बेहतर कैसे बनाया जा सकता है, इसकी इसलाह कैसे हो सकती है। क्योंकि जिसको नक्स नजर आ रहा है उसको हल भी जरूर नजर आ सकता है, तभी तो उसको नक्स लग रहा है। वो किसी चीज की खामी किसको नजर आती है? उसे मैं और आप हो सकता है किसी तस्वीर को देखे तो हमें तो बहुत ही अच्छी लग रही, लेकिन एक आर्टिस्ट अगर उसको देखे तो वो सही मानों में बता सकता है यहाँ ये कमियां थी। तो उसको सिर्फ ये कहकर नहीं चले जाना चाहिए, बल्कि तजवीज करना चाहिए, मशवरा देना चाहिए उस शख्स को जिसने वो तस्वीर बनाई कि आप इसमें इस और इस चीज की इस्लाह कर लीजिए। अगर हमारी कौम का ये मिजाज बन जाए, चंद दिनों में हमारा मुल्क संवर सकता है। मसलन हम सब टेलीविजन पर बहुत तनकीद करते हैं, हमें से कितने लोग हैं जिन्होंने कोई संजीदा कोशिश की हो कोई अल्टरनेट देने की? हम मुख्तलिफ लोगों के रवैयों पर बहुत तनकीद करते हैं, हमें से कितने लोग हैं जिन्होंने उससे बेहतर हल भी पेश किया हो? क्या अल्लाह के यहाँ ऐसे अमाल नामे दिखाने के काबिल हैं जिसमें महज एतराजात भरे गए, दिल खोला गया तो बदगुमानियों से भरा हुआ वहीं लपेट दे इंसान? क़यामत के दिन हुस्सिल मा फिस सुदूर, दिल खोले जाएंगे ना, जैसे आप किसी बोतल का ढकना खोलते हैं और उस स्मेली हो, क्या करते हैं? बंद करके बिन में फेंक, ये कुछ था इसमें मगर खराब हो गए, फेंको इसको। क्यों कहा गया अल्लती तत्तलियु अलल अफ़इदा, जहन्नम की आग दिलों तक जा पहुंचेगी, दिलों को पकड़ेगी। कि दिल इतनी गंदगियों से भरे हुए थे, देखने के लायक नहीं थे, वॉइस मेल खोली गई तो वो गीतों और तानों और इन चीजों से भरी हुई, वो सुनने के काबिल नहीं। और जब आमाल देखे गए, कोई सीधा नहीं, फैसला इनको जन्नत में पहुंचाओ, ऐसे ही होना है ना। काश हम अपना जायजा ले सकते होते, काश खुद को देख सकते होते। आसमानों जैसी वसी जन्नत को पाने के लिए अपने दिल को आसमानों जैसी वसत भी देना पड़ेगी। किसी ने लिखा है कि एक मोतिया का फूल यहाँ पर है जिसकी खुशबू हम सबको आ रही है। इसी तरह जिस दिल में ईमान बसा हो उसकी महक और खुशबू कहाँ कहाँ तक पहुंच सकती, ये ख्याल आता है तो हम चाहते हैं कि हमारे दिल भी ज़य्यन्ना फ़ी क़ुलूबिकुम हो जाए। तो बात कहाँ से शुरू हुई थी? रहमा व बैनहुम, सहाबे कराम की सिफत से कि उनके आपस के ताल्लुकात बहुत अच्छे थे, आपस में बहुत मोहब्बत करते हैं। फिर कहाँ तक बात आई कि तुम अपने अखलाक को संवारो, अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम का एहतराम, नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने बात करने का अंदाज, फिर किसी पर इल्जाम आने की सूरत में बात की तहकीक करना, और फिर उसके बाद अगर मोमिन बाहम झगड़ पड़े तो उनकी सुलह कराना, यानी आराम से बैठे नहीं रहो, सुलह कराओ अदल इंसाफ के साथ। फिर ये कि मोमिन सब आपस में भाई भाई हैं, सिर्फ सहाबा कराम ही रहमा व बैनहुम नहीं थे, तुम भी भाई भाई हो, एक जिस्म की तरह हो। आपस के ताल्लुकात को दुरुस्त रखो। आपस के ताल्लुकात कैसे खराब होते हैं? نمبر ایک مذاق اڑانے سے، دوسرے کی تحقیر کرنے سے، دوسرے پہ عیب لگانے سے، دوسرے کو برے نام دینے سے، اور تعلقات کی اصلاح یا خرابی کا سبب گمان ہوتا ہے تو بدگمانی سے بچو، ہو جائے تو تجسس نہ کرو، اور جس کے بارے میں خیال برا ہو تو اس کا ذکر نہ کرو، اس کو برے لفظوں میں یاد نہ کرو. اگر کسی کے لیے کوئی اچھی بات نہیں کر سکتے تو بری بھی نہ کرو. آپ دیکھیے کہ جتنی بھی چیزیں سورت الحجرات میں باہم تعلقات ٹھیک کرنے کی ہیں، ان کی بنیادی وجہ کیا ہے؟ کہ تعلق خراب نہ ہو، تاکہ انسان انسان سے خوشی پا سکے، سکون پا سکے. بھلا اگر کوئی غیبت کرے گا یا مذاق اڑائے گا تو اللہ تعالیٰ کا کیا نقصان ہے؟ اگر کوئی انسان کسی انسان کا مذاق اڑاتا ہے یا غیبت کرتا ہے یا اس کو پریشان کرتا ہے، اس میں اللہ تعالیٰ کا تو کچھ بھی نقصان نہیں. وہ کیوں ہمیں روکتا ہے اس بات سے؟ تاکہ بندے کا بھلا ہو. اور ان چیزوں کو اسلام فرض کے درجے میں رکھتا ہے، اور ان گناہوں کا ارتکاب حرام کے درجے میں ہے. اسی سے پتہ چلتا ہے کہ اسلام بنیادی طور پر انسان کی بھلائی، انسان کے فائدے اور انسان ہی کی خیر کے لیے ہے. اگر کوئی شخص ان حکموں پر عمل کرتا ہے تو اس میں انسان کا اپنا ہی فائدہ ہے. سورۃ الحجرات کی آیات میں ایک بات قابل غور ہے کہ ہر حکم کے بعد واتقوا اللہ کہا گیا ہے. کتنی دفعہ ہے یہ واتقوا اللہ؟ پہلی آیت میں ہے واتقوا اللہ، پھر تیسری آیت میں آپ دیکھیے اولئک الذین امتحن اللہ قلوبہم للتقویٰ، پھر آیت 10 میں ہے فاصلحوا بین اخویکم واتقوا اللہ، آیت 12 میں واتقوا اللہ، پھر آگے بھی ہوگا. تو اس سے کیا پتہ چلتا ہے کہ جب تک دل میں تقویٰ نہ ہو اس وقت تک یہ اخلاق انسان کے اندر آ نہیں سکتے.